महानगरपालिका निभय मेट्रो एफएम गुरुपुटको मेगा हर्ज नेपाल मण्डल इन्टरनेशनल दिमसित जी श्री कृष्ण जफुपाखे लसकुस नप अभिवादन थौ नेपाल सम्वत जिन्छ सौ सुइन यद अले ठेलागा चतुर्दशी नप आइतबार छिन्यान्त सुटे टुगै जस पाचाता लन्सी भागवत नेपाल मण्डल जना दिपै डुङना बसमाचार नेपाल मण्डल अनलि पनि नेपाल मण्डल अन्तर्गत या नेपाल मण्डल दबु थौ नेपाल मण्डल दबली थजगु विषय जनाइगु दु गुगु विषय नेवाटेगु छिनाप स्वापु डुगु नेवाटे स छि बालते यातगु अले छि छिली तले लय ट्याङ्की देका तैगु घटना नाप स्वापु डुगु अजगु ट्याङ्की त्यातगु थासै तरहु छगु घटना जुगु प्रसंग यलया लुहिति लिकचुङ्गो चपट लोहिति लागा या दठी चुङ्गु चपट घनेड्य लागा छुन्दि झजक छेली भालो ट्याटगु अले छेली या क्वेहे अर्थात जमिने हे लय ट्याङ्की डेका तगु जब लय ट्याङ्की ल डुकी मरोदका मैनबुच्चाका शोभले व ट्याङ्की विस्फोट जुगु ऊ विस्फोटे लना छम मनु सिगु निम घापा जुगु घटना थो गिले छम नेवाया छे जुगु घटना नेवातेस थठगु छि छि ट्याङ्की देका ल तेगु अन्डरग्राउन्ड न्यात्यातेगु एना छुङ अवस्था ठुगु घटना जुगुडु ठुक घटना गुगु थ जुल छुछु जुल अनि स्थलगत रूपमा रिपोर्टिङ हुन दिम नेपाल मण्डल टेलिभिजन या क्यामरा पर्सन गुणराज साके डबनाटिगुडु वेकल सिङ्गिन कने पाखोनिक जुइ दासा आधास दक्षिण नपा थौया मुमु बुखा संगीताय त थाती तया संविधान जारी यागु कांग्रेस व एमएलए प्रस्ताव या त एकीकृत माओवादी पाखी अस्वीकार सुंगु दल विवाद जनजन तचल एमएलए एकीकृत माओवादी विवाद जन अफला दलीय नेतृत्व स खम मिले मोजिमो थथगु खम ट्विटरे तेगु सुरु यात हेटौडा नेवातेस नुगु संगठन लु निभा नेवा खल गठन आन्जनदिस पुङ्क बुखाम देय निगु तत रङ्गु दल अर्थात सत्तारूढ दल नेपाली कंग्रेस व एमाले संघीयता विवाद यात मिलेयागु भाला संघीय आयोग यात बिगु अले निर्धारित इलेहे संविधान जारी यागु संघीयता यात थाती तयादका टौगु प्रस्ताव यात एकीकृत माओवादी या नेतृत्वसँग अस्वीकार नाटिगुडो नेपाली कंग्रेस एमाले व एकीकृत माओवादी दुठी मिग चुङ्गु प्रधानमन्त्री निवास बालवतारे बैठकै कंग्रेस र एमाले उक्त प्रस्ताव देऊन् ठोस संविधान मडेकीको खेल जुलतका एकीकृत माओवादी नेतृत्व बैठक बहिष्कारेना प्याउगु खा बैठकै एमाले अध्यक्ष अनि एकीकृत माओवादी ओ छुम मधेसीवादी दल नेतृत्व देशेत विखण्डन यात्यन उकी संगीतयत खैत थातितया न्याउन मागु नाफो आय अवस्था संहिता विनाय संविधान जारी यागु डका धैडुगुयात एकीकृत माओवादी ओ मधेसीवादी दल नेतृत्व ख्याचो रूपमा क्याव्या चुङदो इमदत्वी आरोप प्रत्यारोप जुय चुङ अवस्था बैठक तोटा एकीकृत माओवादी नेतृत्व प्याउङु खा एकीकृत माओवादी अझगु आरोप थप्नत लगेयागु यात स्वीकार या फेमुखटका धासिन कंग्रेस एमाले नेतृत्व सहमति या गुकुट मयागु प्रक्रिया उने ट्यङ्गु डोप इम्सब्यादिगु डो ठोक गैर जिम्मेवारी ओ संहिता विनाय संविधान देखिगु नप संविधाने मडेकिगु खेल खटका एकीकृत माओवादी नेतृत्व धैटिगु डो एकीकृत माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशन कंग्रेस एमाले संविधान निर्माण विषयले प्रक्रिया उनीको बबिओ थप्न अस्वीकार हेर्नु खड्का धैटिगुडो वेग्ल धैटल सहमति पक्षे संविधान जारीमा असहमति जी भैमुखोटका ध्या मुजु सहमति पक्षे हे न्याउन माटका धैटिख एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी न सहमति अन्त तयार दुधेगु जोस सहमति जी मक्स प्रक्रिया हुने उठका धैर्य खप उखी सुङ्गु डल्य नृत्यगु डी आहाक्न संहिता सहित संविधान जारी यागुला कि मयागु ढेगु विषयले विवाद झन्झन तस्याउगु उखी संविधान इल्हे निर्माण या मफेगु सम्भावना झन्झन अफया वगुडो प्रमुख सुङ्गु डल नापो मधेसी डल्य नृत्यगु डी गुगुथ संविधान निर्माण सवाल टकिया विवाद तचाउगु विवाद तचाउए ढुनुवाहे दलीय नेतृत्व थथप्नुगु खम सार्वजनिक रूप पिबेगु छोले ट्विटर हेटेगु प्रक्रिया सुरु नहागुडो फेजले एमाले अध्यक्ष केपी शर्मा ओली नापा खुसी सम्भवत थगु ख ट्विटर तयारीगुडो वेग्ल छिप्पी संविधान देखिगु पक्ष मरु प्रचण्डजी सुङ्गु दलीय बैठक जारक जुर्ग दना जुरु मुरु दना ल्याहुङ्गु डु ठो सम्भावना आ कोचागु खड्का वेक्ल तैदिगु खा उगुथ ठगु खम द्वितर ओली तैदिगु समाचार त प्याउगु डु उगे कथ नेतृत्व थठगु ख टेगु छुले एकीकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराई न ठगु ख तैदिगु डु वेक्ल आ पम्चा या काउनी ठेन्टु बाजा थाना काउनी ठेन्टु इपा यागु ठेन्टु ज्या यामागु आवश्यकता मरुटका वेक्लन ठग विचार दैडिगु ख संविधान निर्माण सभाले ततरङ्गु दल जगमुखु चिचिरङ्गु दल टेस्न थठगु कथया खन्तया चुङ्गु चिचिरङ्गु दल टेग्न थठगु तर्क तया चुङ्गु उनाप विवाद अफ्यावगु खण्डो मेगाजुग रिपोर्टर्स क्लब यागु ज्याजुले थिथि दलीय नेतृत्व मध्ये माले नाप्नपन अथे जनमोर्चा लगायतीय नेतृत्व धासन आ सहमति मजुग अवस्था प्रक्रियाको ठाउँ संविधान जारिया मार्गका धैदिगु खाप तर मधेसवादी दलले नेतृत्व चिरुङ्गु दल नेतृत्व धास प्रक्रिया पाखे मुना संविधान जारी दास सदके संविधान च्याका भेटका ख्याच ब्यारिका उल्याख स्वेबले आ चिचिरुङ्गु दल टेगु डठिन विवाद तचुयाउगुडु चिचिरुङ्गु दल न तदरुङ्गु दल थिन्टु जुयाउगुडु थ्वेजोले सत्तारूढ दल कंग्रेस एमालिसे तस्क विवाद जुइडुङ एकीकृत माओवादी विपक्षी दलीय मोर्चा सशक्त यागु तयार यागुडो एकीकृत माओवादी ठगु नेतृत्व डुगु चिनगुङ्गु दलीय ठाउँ आइतबार बैठक सटुगुडु नाप सत्ता पक्ष विरुद्ध कडा रूपमा प्रस्तुत जुगु तयार यागुडो प्रधानमन्त्री निवास बालुवातारे मिग सल जुगु व सहमति ट्वाडगु नाप आहाक्न सहमति सलटक मजुगु संकेत जिउ एकीकृत माओवादी उकथ तयार याउखा एकीकृत माओवादी प्रमुख सचेतक गिरिराज मणि पोखरेल थौसुटे चिनगुङ्गु डले बैठक चुनिगु जे देखान जानकारी ब्यादिगुडु ठुगुल्याख एकीकृत माओवादी चिचिरङ्गु डलते त दुठेका मोर्चा बन्दी नाम आ सदकै कुवाउनेगु तयारी यागु खनि दुधका मन्टेसन टिप्पणी एनाहगुडो संघीय समाजवादी पार्टी नेपालिया नेवाटेगु संगठन संघीय समाजवादी नेवा संघ पाखे मिगो छगु ज्याजुइदथि ख्वापो पिथुंगुदु संघीय स्व नागु उगु ख्वापो पिथुंगुखा संघीय समाजवादी पार्टी महासचिव राजेन्द्र श्रेष्ठ उगु ख्वापो विमोचन एनादिखा हिजुगु उगु ज्याजुले तिथि वक्तव्य छ थथकु नुग खटेदिखसन संघीय समाजवादी निवास संघ नायो मनरत्न साके सभापति गुज्याजो जुगुखा गुज्याजो ये झोले संघीय समाजवादी पार्टी महासचिव राजेन्द्र श्रेष्ठ आए वर्तमान राजनीतिक अवस्था संघीयता नप पहिचान या मुद्दा टकया थ कार्यकर्ता त प्रशिक्षण बी गुज्या टक यागुखा हेतुंडये नेवाटे संघ छगु नुगु नेवाटेगु संगठन च्याकु गुटु उगु संगठन नाख लु निभा नेवा खल मेग छगु भेलाइ दथि गठ लु निभा नेवा खल एतौडा गठन यागु खा नेवाटे त जागरूक यागु संगठित यागु भाषा कला संस्कृति संरक्षण सम्बर्धन यागु उद्देश्य तया उगु थ संगठन देखु गु खा मेग जुगु उगु ज्याचो पाखेम अन चिन समस्या तदर्थ समिति गठन यागुडु तदर्थ समिति अनिल खड्की अध्यक्ष ज्वाडीगुडु छ समिति या उपाध्यक्ष कृष्ण शरण जोशी सचिव नरेश लाल श्रेष्ठ कोषाध्यक्ष अनिल श्रेष्ठ सहसचिव बाबुराम मालाकर अथे सदस्य कविन सांगामी अर्जुन नकर्मी शर्मिला महर्जन सविता शाही सरोज खड्की दीपक देउला चुनादिगुडु शंकरलाल श्रेष्ठ योगिन्द्रश्वर श्रेष्ठ सीतामानन्द अथे कृष्ण शाही व यज्ञ सुन्दर लाखेट सल्लाहकार रूपे ल्याउगुडु दुनिया फोहोर सतक चुकावा गल्ली न्होनी लाथे वांछे गोबानी तोतिनु फोहोर वांछ तहता गो थासे जगो वना फोहोर वांछ या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु के मिचा गुबले हैं मछले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पसाव बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा काप वा भुआया मिचा जग छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग चेपो कर पुलेगु छिकु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका Sakashigu Mankasa Metro FM VP Critical अबक्सका जी सक्षिगु मंकागु सह मेट्रो एफएम गुबिफ्टको मिगहर्जा थो नेपाल मण्डलदबु नेपाल मण्डलदबुले हगना छछि त लस्कुस्नात्ना जेसले कृष्ण जब पके दिसे बोला चंगु नहुनुगु घटना क्रम छिलिसे प्रत्यक्ष या अप्रत्यक्ष रुपो सरकार दुगु विशेष सरकार वाला व्यक्ति तुलिसे सला बिगु थो अभियान जुले थौ प्रसंग जुनाइगु दु नेवाटे सह छे छे बालन्टिया थिगु नेवाटे सह छि दनिगु इले छि छिलि तले अर्थात जमिने अंडरग्राउंड एना लय ट्यांकी देखा थिगु अले लय ट्यांकी देखाटो उठासे छगु विस्फोट या घटना जुगु प्रसंग यलया लुहिते लिकचंगु चपट लो लय डठी चंगु चपट गने दियो लिक मंगु 25 गते तोनु लिपा एक समाचार बुखन्थन छितन हेव्याचना घटनाक्रम हेव्याचना अन्य मनकाजी साके छेख गुगु छे अंडरग्राउंड नेना रिजर्व ल तेगु ट्यांकी देखाटोगु छेली देखाटोगु अले वहे छेली कोठाना बाला ब्याटोगु अले खातया तले लराचंगु लया टेंकिया पुसा पुष्पा टेटगु अले ल दुखी मरोदका उपुष्पा चाका मैनबटी चाका सबले व टेंकी विस्फोट जुगु व विस्फोट लना छमसीगु निम खापा जुगु घटना गु घटना तोनुली पजक सार्वजनिक जुगु खान थो घटना या अन्य अवस्था छुख अन छुचुजुल ढेगु विषय तकया निनकन यागुनिति नेपाल मन्दिर टेलिभिजन या क्यामेरा पर्सन गुणराज साकेत वनाधिगु वेक स्थलगत रिपोर्टिङ जुले मेग वनाधिगु खल अनि अवस्था विशेष निनकन पखिने गुणराज जी जोजोलापा जोजोलापा गुणराज जी गु कथामे पति घटना चाहिँ जुल आटाजुला गु घटना जुल चाहिँ मानकाजी साके छि चपट गनेडियो लिक्क या छि जुपति घटना खल छिमिग रिपोर्टिङ रूपे जोले अनुमना दिल छि अनुमना दिबले चाहिँ छुछुखना अनुमन्त्र स छुछुकन ठो घटना विषयले कना दिएर ठो घटना खास चाहिँ हुनु चाहिँ त 25 गते चाहिँ जु घटना जुल मला अले ठो गो चाहिँ छेटवाए चाहिँ ठो खासले ठो मिडिया एकदमै यङ्की मापटे खखा ठो सारा दुखस्तन फचेरे या मापटे ख ठो लखे ठोरे चाहिँ ग्यास मिसेज या मला थोरै ब्लास्ट जोरियो चीज ला तस्को चाहिँ दुर्भाग्य ख मला अले ठोके चाहिँ जुटाउन चाहिँ मिग दिने ठो शुक्रबार जानकारी ठो पास मेसन ताउ जा चाहिँ चाहिँ मिवा चाहिँ अन खथे त सो न होला सो नले चाहिँ तस्को बाम लगाए चाहिँ जो खन्दो ओए मुख्य कारण छाले थो चाहिँ गु चाहिँ थो बालकुमारी चाहिँ थो डिप बोरिङ भ्या चाहिँ लगभग थो चाहिँ 64-65 साले चाहिँ थो याउ ज्याज न तर थो ठुके चाहिँ थो फिल्टर मयासी चाहिँ थन लयो अभाव जो कारण चाहिँ फिल्टर मयासी चाहिँ थो ल चाहिँ थन भित्र नि नाजौँ तर तो नि मजो भ्या चाहिँ सो अठाइ चाहिँ थो टोयलेट उठ ठुके चाहिँ उस हिँड चाहिँ सा जोर गा चाहिँ मोनिटेसन चाहिँ थो युज नाजौँ होला मलाई अथवा यो जग्गा त फिल्टर चाहिँ या चाहिँ टको जिम या चाहिँ अन्य अडियनले चाहिँ फिल्टर या प्लान्ट टको चाहिँ अनि तयार ज्याज नगुजल मला अनि तयार जोसान चाहिँ अन चाहिँ मोटो यो अभावमा चाहिँ ऊ ल चाहिँ फिल्टर या मफया चाहिँ ल्या चाहिँ या जानकारी बिना अन्जमसम्म कर्मचारी खानपानी संस्था नै कर्मचारीसम्म अन्तरा चाहँ विके चाहिँ निनकनले चाहिँ अलि जे अन टको ठ्याक्क सहीले चाहिँ टको तयार ज्याज न छ चाहिँ ल फिल्टर मया चाहिँ त्यसलाई चाहिँ थाहा चाहिँ मोटो यो अभावमा चाहिँ या मफु अलि माघ अपज ल अलि या अलि चाहिँ हिँडे मर्सना अहिले यिनीहरू चाहिँ अब ठो फिल्टर या प्लान चाहिँ ठो उसले चाहिँ सक्सेस मजा छ न ल्या चाहिँ त्यही कारण जानकारी दिएर अलि अठ्यान्डो आफू गु चाहिँ घटना जुल ओके चाहिँ खास छ अब इन्सान चाहिँ ठो झर्काउन चाहिँ लगभग 4 महिना त्यति दत्तका चाहिँ जानकारी बेलुका छेटवा न अब जानकारी बेला अलिअलि चाहिँ अब गु चाहिँ ब्लास्ट चाहिँ हो चाहिँ ऊ ल दुलम मल्ल भ्या चाहिँ ऊ ट्याङ्की पुष्पा चाहिँ ऊ कोठा दुनिया चाहिँ अन्डरग्राउन्ड चाहिँ रिजर्भ ट्याङ्की चाहिँ भेगाट आउँछ ल ऊके चाहिँ ऊ गो चाहिँ अब पुष्पा ऊ मेनबटी चाका चाहिँ अब ऊ पुष्पा न खाटो तले मलाई अलिक धुवाउना चाहिँ मेनबटी चाका धुवाउना ऊ खाटो तले पुष्पा खन्छ्याए वाटे चाहिँ ऊ ग्यास चाहिँ ठाउँ ठाउँ या चाहिँ ब्लास्ट जुल भ्या चाहिँ अलि अन सोम मनो रोज या न सोम मनोले चाहिँ अब निम चाहिँ खाटा चुना चाहिँ अब टिभी सोया ज्यार न तर यति चाहिँ घापाहरू धुलो निम चाहिँ अहिले ऊ मिसासम्म चाहिँ अनि बालाजना जम्पटि 70 वर्ष जम्पटि चाहिँ नुवाकोटे जम्पटिका हो मिसा अहिले ऊ मिसा चाहिँ अनि अब एकछिन लिपाए चाहिँ भ्याट्टै ब्लास्ट ब्लास्ट ल्याए चाहिँ ऊ गु चाहिँ स्ल्याब धलना जाउँ फुक्कै चाहिँ कुहे कुहाउना गोल्न अनि सामान दु फुक्कै जस्तो जस्तो जिगे चाहिँ अन सिना जाउँ चाहिँ अवस्था दुखा अहिले ऊ यो चाहिँ ऊ ब्लास्ट रुपियाँ फुका हुन्छ गु चाहिँ छेटवान तिमी चाहिँ तँलाई 5 तल्ला चुनाव बनी चाहिँ लगभग 8 बजे चाहिँ जोड आउँदा अरे ऊ ट्याङ्की दुनी ल ढ्याचौँ अवस्था ख कि खाली ढ्याचौँ अवस्था ख कि सुखाले ल चाहिँ यो कुमर ठ्याका ल थकाए त्यहाँलाई ल ठकाए त्यहाँलाई चाहिँ ल थाम होलिन दुनी ल मन्त्रीलाई सुकाएर चाहिँ ऊ मिसा चाहिँ सुहाउँ घाट आउँदा डब्ल्यु चाहिँ ल ल दुनी डुज होला ल दुनियाँ चाहिँ भजभज सायद चाहिँ अब ग्यास न दुनि गुम्से अहिले गु चाहिँ खाटा चुना चाहिँ मनु त मेपी निमन्ट हो ऊ ब्लास्ट जुई रङका इमी खाटा लाँदा इमिन चाहिँ ट्याङ्की कुहाउन सक्छ खाटा छौ तुरी चाहिँ टोर लाँदा हो अहिले अब कुटुम ढुङ्गा चाहिँ खाटा इमी जीवन लाउने इमी चाहिँ भटिपट्टि चाहिँ घापा जुठे जाउँ घाटा अनुसार मलाई अहिले लिबो खापना लिबो कुबे घरपटी पाया सोइले चाहिँ खापना चाहेक म जो बल्ल बल्ल गगेना चाहिँ खापटाकले चाहिँ नि म न घापा ज्या जन्म खायात न मिसाला न लात उसले पर्न लाना चाहिँ अब चाय साइडे चाहिँ अब छो चाहिँ चाय साइड न लाज न र्या चाहिँ जानकारी दु दबले चाहिँ वो खाटा चुना छ पनि खाटा छप्टु टोलो छ खाटा चाहिँ ध्योने लाज खाटा कुटु म हुन्छ ल अ कुटु म नका खाटा कुटुम हो अठे चाहिँ अन चाहिँ खाटा न अठे चाहिँ छुए चाहिँ सामान चाहिँ चिकाट हो मर्निका अ खाटा कुटुम हो नि बि चाहिँ बच्चे छु वास्ता जुला म खाटला अब ब्लास जे सेट अब स्ल्याब गु चाहिँ वला भले जे यंगले स्ल्याब मला अ स्ल्याब भले जे खाटा न कुए काना काना कप अब खाटा चाहिँ गेजे अब फैला गेजे चाहिँ खापै था न्याना जुन छु खापा खाटा अ न्याना चाहिँ इबि न व टाइम अफ स्थिति लडगा व निम गाबा जु दिन अनि ठोकु घटना जुल ठोक घटना जुई ढुङ्गा चाहिँ तौनु टको ठो सार्वजनिक नमोजु प्यान म सुसिया इपि ज्ञान छौँ अवस्था रहेछ अनि चाहिँ लिगलिगो चम्सा चाहिँ सु मला अनि स्थानीय चाहिँ मन्दसा चाहिँ सु तर गुली चाहिँ मेमे घटना गुली फ्ल्याक्स दिए इमी चाहिँ वो इमे भरि चाहिँ के आसा अयो छयो चाहिँ मिडिया सम्बन्धी अयो छुया मुसु बिन लाग मला मसिओ कारण चाहिँ अब इमी ढाला मर्याला चिया रे चाहिँ अठे चाहिँ इमी चाहिँ अलमल जुवा दौँ अहिले चाहिँ न्यान न्यान थोच्छा चाहिँ फ्ल्यासे भयो रेले जुन त अयोले चाहिँ अठे नम्बर होइन अहिले ज्ञान नम्बर सिधा छुट्या अठे नम्बर अन्त एजिया चाहिँ अहिले उक्नु चाहिँ छो चाहिँ अन्नपूर्ण पस्ते चाहिँ सुनाइस् न सुनाजी सायद फोटफा चाहिँ छापेना बिल लगाएन धाउन न्यान चाहिँ अब घटनै त के आछुजिया छौँ जसले चाहिँ छिटो आउनु छुएन छौँ अब तत्काल चाहिँ गोमा मिसाएर स्थित अनि डेट जुल मलाई जसले अहिले पुलिस त खबर यहाँ मलाई अहिले पुलिस त खबर यहाँ ढुङ्गा चाहिँ अब पुलिस त भया चाहिँ कोयाको अब के छुसो जुया जुन चाहिँ मसी ओखन चाहिँ ओखन टोपिस हुँदा चाहिँ मेवे काण्डजी लास चाहिँ बम बिम चाहिँ तयार चाहिँ छौँ विस्फोट जुला रहेछ चाहिँ 24 घन्टा अनि पुलिस त चाहिँ पान छ न 24 घन्टा तक चाहिँ ओछि चाहिँ पाठक चुन्छु ल अ प्लिज त चाहिँ 24 घन्टा पान त चुन्छु होला त अले आ घाबाजु पनि त अस्पताल लिङ्गल जिनी मखला हजुर अगुन्दा जी ठो घटना विषय त के अनि जगै पनि मन्ते छ छुटिया छ दो गछ आ छ चाहिँ छिया अब ठो गु चाहिँ खाने पानी मला गु भिटर नाल पनि लयले त सँग अब फोटो 7 8 9 ले मला ओय कारण चाहिँ ल भिटर नाल तर गु चाहिँ सिरे रुगु गु चाहिँ ओ गु चाहिँ ल फिल्टर या प्लान त दु न चाहिँ फेल थिए या चाहिँ ठुकेर चाहिँ पूर्ण पूर्णता मोबिउ ख मलाई ठुकै लागि चाहिँ गु चाहिँ खाने पनि सस्ता न चाहिँ सुना छ ठुके चाहिँ पक्कै या माउजी र छ चाहिँ हान मेमे बिन्दा मेठा न चाहिँ झुल्ला छ तरौँ चाहिँ ठुके चाहिँ मेमे किस्मा न दुर्घटना जुए मलाई जस्तै ठो लखे अरे अहिले गु चाहिँ जे चाहिँ छोज चाहिँ अनि जिन्सा भिडियो खिच्ना त छोज्न दु ओके सोले चाहिँ पाइपे गु चाहिँ लग्या जसले लाइटमा चाहिँ चकासोले भ्लुक भ्लुक चाहिँ मिन च्याउन जे सोया हो डब्ले चाहिँ वो पाइप लग्या छौँ लिन मि भ्लुक भ्लुक च्याना छौँ अठे च्याना छौँ ख कि सलै या छौँ कोरिया छुयाबले अनुसन्धान निना सो पिन पनि छौ अन गु चाहिँ बो डिप बोरिङ एठा ऊ चाहिँ सुझ्या थिए जो या चाहिँ अन चाहिँ अनुसन्धान कर्ता ऊ या चाहिँ याबले चाहिँ ऊ लाइटरमा चाहिँ पाइप लगेका चकासोले फ्लुक फ्लुक चाहिँ च्याउले चाहिँ क्लिप चाहिँ जे सोया भयो अब क्लिप चाहिँ देखावट चाहिँ थन झिम्केन ढुगा चाहिँ मेरो चाहिँ टिपे न आयो ढुगा ऊ यहाँ सोपटी गर्नु ऊ घटना जु छे ख कि या बोरिङ निना त थाहै ख चाहिँ गो पाइपपट्टि गो अनुसन्धान या चाहिँ डिप बोरिङ या थाहा छ ल मलाई ऊ अन चाहिँ या अप्री मुखका म घटना जुठा छे मुखु बोरिङ घटना जी रङ्गा चाहिँ या अप्री बोरिङ या त थाहा छ यहाँ सोपले चाहिँ लाइटर चेका सोपले फलक फलक चाहिँ मिच फलक फलक चाहिँ लाइटर गु चाहिँ छिसा च्याकेपले चाहिँ फलक फलक गु चाहिँ च्याइने काचक मचेना अठे चाहिँ ल चाहिँ फुरुक फुरुक चाहिँ मि चाहिँ च्याउ चाहिँ खन्डुका तर उठो ल्याखौँ सबैले चाहिँ बोरिङ या थाहा नौ ग्यास नौ बौडी चिज अनुमान याफै छु ल तर अन्न खतरा खतरा जुन गए तागा तर उटा चाहिँ एकदम चाहिँ बालको चाहिँ उटा सुरक्षित हिसाबमा चाहिँ या माथि चौका स्थान पाखेन गुन्दाजी छि थो घटना विषयले जानकारी भेटले सिधै कुक्सु भाइ लिपले भाग्नु नप्ला हजुरका धन्यवाद वेकको गुन्द्राज साके वेक नेपाल मण्डल टेलिभिजन दे क्याम्प प्रसंग वेकन गु यले चपट लुन ल लागे जुगपटी गु घटन ख ठोकत्ने विषयले जानकारी भेटि गुजुल उगु घटन लनाम नुवा कोटिया झिन नेदुम छम मिसा सिगुदु अले उगु छि व इले पा कठं व या चपि इम वेक या 30 त मनु त निम खाटा मा चपि इबिन घापा जुग ख गु कथं घटन लय ट्याङ्की रिजर्भ ट्याङ्की देखा टो उठासे बोरिङ वगु ल त्यातो उठासे जुगु घटना खाल ठु घटना छोगुठ शिक्षा कायम आगु अवस्था दु अले सम्बन्धित निकेन इले ध्यान बिमागु आवश्यकता दुन कि ठु घटना विषय क्या थौ नेपाल मूल दबली सलाह बेकुजल छिटो जानकारी बेकुजल थौ इले दबाट संकेत बि दुगु दु उनीगु जफना ता थौ द बेस्ट शुभ है प्लास्टिके मिचा गुबले हैं मछले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पसाव बने बले हाकुकु प्लास्टिक या मिचा या पलेसा काप वा भुआया मिचा जग छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग चेपो दुनिया फोहोर सतक चुकावा गल्ली न्होनी लाथी वांचे गोबानी तोतिनु फोहोर वांच धयाता गो थासे जगवना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु कर पुलेगु छिकु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका सतशिगु मंकासा मेट्रो एफएम वीपी प्रतिकूल नमस्कार सुनाप मदिना छिक पिन सकसित तक ये महानगरपालिका नेबया मेट्रो एफएम क्विपी फुटिखो मेगाहर्ज वाय नपाङनी आइतबा आइतबा पतिकै जाजो ख अर्थ बजा आर्थिक ख अर्थतन्त्र बजा या थिति गतिविधि बजारे होइ चन्जङ छुन कथया आर्थिक व बजा प्रभावीकरण या विषय तकया ठुक जाजोले छिकमेन्ट जानकारी बिग्ल्या ख ठुक जाजो यहाँका होइ चन्जङ ख सदाथै उनी ठुकु वाया शेयर कारोबार सम्बन्धी अर्थात् पूँजी बजार सम्बन्धी जानकारी दिएको पाखे ठोसुयान यो वंगुवाले थाउंगु नेप्से परिसूचक अर्थात पूजी बजा ठुगुवाले रासा आक्न कुहावगुठो राजनीतिक अस्थिरता व दलतेगु सहमति लिकथ्यन गब्ले तापातर गाटै बेटी थिदि कथा समाचार होइ छ कारणना नेप्सेन ठुकथाय प्रभाव लागा चुन्चोको ढो संविधान देखि नीति राजनीतिक दल त तयार जुल लगाता हो अथवा राजनीतिक दल त सहमति लिक छन लगाता हो ठोसुया न्य बजार सूचक पूँजी बजार वृद्धि जोगु अर्थात पूँजी बजार ठाउँको खस ठुक्सी हाक्न कुहाउँको दो नेपाल स्टक एक्सचेन्ज नेप्से नेपाल स्टक एक्सचेन्ज कथा ठुकुवाले नेप्से परिसूचक वाय नापाङ निया तुलना 6.12 अंक कुहाउया वाय लिपाङ्गो नि 903.89 अंक ठ्याङ्गो दो नेपाल स्टक एक्सचेन्ज ठुकुवाले सचिव खुई नेगो कम्पनीया कारोबार जुल ठुकु कारोबार पाके ठुकु कारोबार कथा गुडुवा व पेसा व झिङ्गुङ्गो कारोबार पाके 6 अर्ब झिम्प्याङ्गो करोड सुइगु लाख सुइ खुटो तका दाम बराबर सुइनिगो लाख नि गुडुवा गुसा व खुइगो किता सेयर न्यामी जोगुदो कारोबारले तिमारास वंगुवाले सोया 42.49% अपुवाजुल वंगुवाले सचिव खुइ सुङ्गु कम्पनीया कारोबार जोगु ख ठोको कारोबार कथा च्याडुवा व सुइखुगो कारोबार पाके चेगु लाख नि छडो चेगु करोड नि छगु लाख गुई चारो तका दाम बराबर नि निगो लाख चिन्ने रो गोसाओ गुईगो किता सेयर नियामी जोगो ख ठुकुवाले कबर्गे लागू कम्पनी कारोबारमा पनि यही सेन्सिटिभ इन्डेक्स न नापाङ्गो नि तुलना 1.49 अङ्क कुहाउया वाय दिपाङ्गो नि 186.73 अङ्क ठ्याङ्गो दो ठुकुवाले दायाँ ल्याख कारोबार यागु मध्ये छिगु करोड पी च्यागु लाख तका दाँ कारोबार यागु दिलाउँछ चिलिमे हाइड्रो पावर दक्ले न्याने लागु दो ठुक्दै कारोबार जोगो सेयर संख्या नेगो लाख पी पेरो किता सेयर नियामी जोगो लिदा सिद्धार्थ लगानी वृद्धि योजना न्याने लागु दो दक्ले अपुवा पेसा व नि न्यागो कारोबार जोगो लिदा मेगा बैंक दक्ले न्याने लागु दो ठोजुलो ठुकुवाले जोगो सेयर कारोबार सम्बन्धी जानकारी ठो जानकारी ढुङ्गा भने पेट्रोलियम पदार्थ यता सोसाइटी मूल्य हेगु नीति कार्यविधि संशोधन नियागोपति बारे छौ जानकारी पेट्रोलियम पदार्थ वंगुवाले अप्रत्याशित रूपमा जितले नेटका दाँको आउया सचिव झिङखुर्का कायम जुल नेपाल आयल निगममा पेट्रोलियम पदार्थ या स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि 2071 संशोधन यहीको जोगदो सरकार अर्थात् आयल निगम अन्तर्राष्ट्रिय बजारको त नेपालले पेट्रोलियम पदार्थ या भाष समायोजन यहाँको कार्यविधि पङ्ग खनिज जोगले उक्त संशोधन यहाँको निगमीय कार्यकारी निर्देशक डाक्टर चन्द्रिका प्रसाद भट्ट करा दिएको थियो आय कार्यविधि मूल्य समायोजन यहाँले अन्तर्राष्ट्रिय बजारले दुगो उतार चढाव कथ नेपालले 2% जग पेट्रोलियम पदार्थ भा घटाइएको वा बढाइएको व्यवस्था जोगो थियो तर लिपाङ्गो इलेवया अन्तर्राष्ट्रिय बजारले पेट्रोलियम पदार्थ भा झन्डै बच्छी तक रहेथे कुहाउँ ढुङ्गा नेपालले टास प्रति लिटर ल्याख छिर्का तक जग कुहाउँ चङ्गो ढो ठोकिया त कया उपभोक्ता त्यस आलोचना या निगम कार्यविधि अथे संशोधन याको तयारी यागो ख कार्यविधि संशोधन या पेट्रोलियम पदार्थ या पा घटेजीको बढेजीको दायर या त तरङ्का यङ्केको जिरका वेकण गर दिएको थियो अन्तर्राष्ट्रिय बजारले अत्याधिक मात्रा पेट्रोलियम पदार्थ पा कुहाउँ जङ्गो इलेन नेपालले थाहा महेजको भा कुहाउन चाहिँ ढो भा थाउनेको इले छक्ल भा थाउनेको अन्तर्राष्ट्रिय बजारले भा थाउँ नाप्न नेपालले न भा थाउनेको खसान अन्तर्राष्ट्रिय बजारले व्यापक रूपमा पेट्रोलियम पदार्थ भा कुहाउँछन नेपाल बजारले रहेछ महजको कुहाउँको धासे प्रधानमन्त्री सुशील कोइराला आपूर्ति व वाणिज्य मन्त्री सुनिल बहादुर थापा विषय असन्तुष्टि तक पङ्का दिएको ख मयालिपा मन्त्री थापाले निर्देशन कथाए निगम कार्यविधि संशोधन याना अन्तर्राष्ट्रिय बजारले जोगो उतार पेट्रोलियम पदार्थ उतार चढाव कथा मूल्य समाजन या त ज्यान्याको पट कला दिएको थियो थौकने कार्यविधि कथा पेट्रोलियम पदार्थ अपोले 2% तक जग भाग घटाइएको वा बढाइएको व्यवस्था जोजनको जानकारी भेटिसे वेकमा तैदिएको थियो आठुकिया त ठुकिया सीमा या त अपेकेको तयारी जोजनको ढो निगम वंगु असोज निसे स्वचालित मूल्य अवलम्बन यागु ख ठोलिया ख अन्तर्राष्ट्रिय बजारे पेट्रोलियम पदार्थ पहा घटबड जीगो इले नेपालेन पहा घटबड जीगो यानवचनगो नेपालले पेट्रोलियम पदार्थ आपूर्ति यानवचनगो भारतीय आयल निगम अर्थात आयओसी सोइगो पहा यल्ली दसा नेपाल बजारे पहा कोचीगो यानवचनगो ख आयओसी नेपाल हके पेट्रोलियम पदार्थ छोइगो इले अंग्रेजी महिना कत एक तारीख व पन्ध्र तारीख सोह्र तारीख एना लक्ष्य निको अर्थात बाछी छ पेट्रोलियम पदार्थ या पहा छोइगो ख ठोक थ आयओसी छोइगो बाछी छ पेट्रोलियम पदार्थ या पहा सोया ठुकिया त युवा आएको नीति व्यवस्था या त्यो छोया लिपा निगम याकोटको पेट्रोलियम पदार्थ पहा समायोजन या ठोकोटो पेट्रोल डिजेल व मचक पहाको क्या ठोकोटो छ नशा जुलन देखि त मागो एलपी ग्यासे तत्काल स्वचालित मूल्य लागू जीको रहेछ सम्भावना मरो ग्यासे दोहोरो मूल्य कायम जीव जी ढुङ्गा आजको ग्यास जी ढुङ्गा आजको ग्यास मूल्य हेर्न स्वचालित देखि फैको ख निगम नेटको दो निगम कार्यविधि संशोधन निगमीय कार्यविधि संशोधन क्रम दोगुनी शुक्रबार तक पुलाङ्ग कार्यविधि कथा पेट्रोलियम पदार्थ पाएको कोकाको जानकारी दिएको ख थोक थ निगम पेट्रोलियम डिजेल पेट्रोलियम प्रति लिटर नेटका डिजेल व मचकने प्रति लिटर न्याटका क्या दा व हवाई इन्धन आन्तरिक पाखे प्रति लिटर चितका दाम पाको कागो का ठुक दहे उपभोक्ता त्यसमा पेट्रोल प्रति लिटर 116 रुपियाँ व अठाइस डिजेल व मचकने प्रति लिटर गुई निका दाम अठाइस हवाई इन्धन प्रति लिटर सचिव स्वीस्वरका न्याय फैको जोगो दो ठोजुला पेट्रोलियम पदार्थ नेपाल आयल निगममा पेट्रोलियम पदार्थ पाको कागो व अझन अन्तर्राष्ट्रिय मूल्य समायोजन अन्तर्राष्ट्रिय मूल्य अथवा अन्तर्राष्ट्रिय बजारे पेट्रोलियम पदार्थ पाएको वैगैले थै लेख मूल्य समायोजन यहाँको नीति गुगो कार्ययोजना दिएको थियो खो कार्ययोजना विषय त कया सतवा त जानकारी दिएको छ छोडका आछि पलक मेस पनि निनेको पाकियो भने मेन निनका मेको जानकारी छिक्न त बिउने थियो भने आइतम यहाँका चना ना जा साना की मिधका हिस्सा साना मनुला मनु है खाने हिते कया तो साना तू थी कया तो साना लाधै गुपला है खाने ता मिधका ना जा साना की मिधका हिस्सा साना मनुला मनु है खानी सुजातया खा धका धैगो जतया खा धका है गो निभा जले सो साना तिमिला जले सो साना जाधे गो जाहे खानी तमी धका ना जा साना जिमी धका ही श्यासाना मनुला मनु है खानी खेला वया चुंगु मनु यला सोई गुजक लख धका थैगु सोई गुजक लख धका थैगु सकसिया मंका जुगु सर गया ता चुजात या खा धका जुया वो साना सिनावना नौजु साना भूमि धैगु भूमि है खानी तामी धका ना जा साना सीमी धका ही श्या साना मनुला मनु है खानी ला धैगु ला है खानी मनु है खानी ला थै गुला है खानी सुथसिया न सजानी से बनिसिया खिमुई तका दको ख्योया कवे पी जीपी खा मेट्रो एफएम जीपी फूटी खो तो बजार उनको दीपारों का हकना चित्र लस्को सेंचना तो ऐसे लोगों ने आहकना मेरे जानकारी बी को पाके मेरे जानकारी दिखा रहे फोन सम्बन्धी सेवा सम्बन्धी सबै जानकारी थोकने प्रविधि या विकास उच्च गति रूपमा जसनसँग डो प्रविधि या विकास थोपना जसनसँग डो कि कने वना छुन जायामा लास थ्व प्रविधि यस गए ग्वानी जीको खल रे थकना थिने दुगो डो प्रविधि या खलाबले नापा जोसा बैंक वना तिमा कावनी उले चेक जना वनी मागो लाचे तेमा लाचे तेबले लाचे मिले मजिया शास्त्री जसनीको थमगु इले लाचिं तैत्रपति व लाचिं यतै सिसा हिलु ढुंका तकना दिबा मिले मज लास बैंके टिबका त तडंगु शास्ति फेमालीगु खटवाल तेगु समस्या जतजोगु ख लिपथ प्रविधिया विकास अले नेपालयान दुहाउगु नुनुगु प्रविधिया कारणयन थजागु समस्या रास मरै वन आन घन घन सुइतन छु भुक्तानी त बीमा लडकर लास चेकया माध्यम बीगु यनवेच जगु ढो चेकया माध्यम भुक्तानी बीगु क्रम यथावटे दुगु खसन नेपालले पुहाय टेबा अर्थात पुहाय नोट चलन चल्तिन उटिकमा भइसकेको थियो प्रविधिय खलाबले बैंकिङ क्षेत्रले प्रविधिय खलाबले एटीएम अर्थात एटीएम जुनेन भिसा क्रेडिट कार्ड अथवा डेबिट कार्ड जे प्रयोग जोगो आमखेरङकल थौ प्रत्येक मनुखा बैंके चाकते तको खाता कारोबारी यही गइले एटीएम या त छेलिगु यही अर्थात भिसा डेबिट कार्ड क्रेडिट कार्ड छेलेको ए सम मनुख थत मागो छुन सामान्य न्यायमा लगेर लास दिवालीका आउनेले बैंके वना चेक चोया चोछना चेक चोया दिवालीकाको पैसा एटीएम यात छेलेको दकले अपको माध्यम रूपे कय भइजन जकन्ठो अझ नेपालले थो बाहेकन अपको छको मेगो माध्यम नगाटेको छुछु व्यापारी केन्द्र भुक्तानी बीमा लास थे एटीएम अर्थात भिसा कार्ड क्रेडिट कार्ड डेबिट कार्ड पाखे शुल्क पुलेको तकन यानवचन छ थजाको प्रयोग अपजुसान फोया टिभा छेलेको पुलाउको शैली रहेछ अझन डियोगो मर्ने फोया टिभा छेलेको चलन चल्ती अथवा नोट छेलेको प्रचलन रहेछ कायमे जसको नेपाल राष्ट्र बैङ्कका कथा ठोइले बजारे थौकने निगो खर्ब चे छगो अर्ब तका बराबरिया फोया नोट अर्थात टिभा चलन चल्ती वेचुचको ढो बजारे नोट अपोयना मोनिया इले अपोइगो व मिमेगो इले मोजुइगो राष्ट्र बैङ्क नेठोगो ढो नोट चलन चल्ती वैगो छेलाबुलाया वैगो नोटे प्रयोग दक्ले अपोजुइगो मोनिया इले ख मोनी तुनेमा उया लिपा व मिगो मोनी मवतले भोया नोट छेलाबुलायाको रहेछ खासै अभ्यासमा वृद्धि मजुगो राष्ट्र बैङ्क तापोधो सामान्यतया प्रत्येक मोनिया इले वा दैन रस मोनिया इले सुङ्गो खर्बतका बराबर या भोया नोट अर्थात् चिसा थौकने छेलावेजनाको नोट कारोबार जुई वा वितरण जुई बजारे इकोनोमिक ग्रोथ या रेट या लिथासा भोया नोट वितरण जुईको यानवेजनाको ढो बजारे आवश्यकता स्वयान अपवर नोट वितरण जुल रासा मुद्रा स्फीति अपवेकी आर्थिक कारोबार नीति मुद्रा स्फीति बढे जुलास ठो नकारात्मक पक्ष कथा नकारात्मक पक्ष जो कथा माने यही ठुक्ता है बजारे आवश्यकता स्वया कम नोट वितरण जुलास उके आर्थिक वृद्धि व लगानी या था नकारात्मक लिचो लाकी बजारे दुगो फुलांगो फोर व पठागो गुनाचोंगो नोट राष्ट्र बैंक लित कया बजारे नोट मगातर गर्लास बालाको नोट बजार पाखे जोगो माग कथा आपूर्ति याको यानोइच नगुटो अथवा बजाय माग पुरा याको यानोइच नगुटो बजाय माग अपयोनीको इले नोगो नोट छेको यानोइच नगुटो छ अजागो नोट न बजारे माग पुरा जुइ मफयो स्टक तयताको नोगो नोट छेको याना वइच नगुटो राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले कथा फुलाङको पाठाको फोर व अले गुनाचुङको नोट लिट वे ढोंका बजारे नोट या अभाव जुइ थ्वे अभाव या त पूर्ति या त थपिन्छ नोगो नोट बजारे छुएको यानोइज जको खस उकिन मगा त धासा बैंक थके स्टके तितको नोगो नोट टकन बैंके छ बजारे छया मार्ग या त पुराइयाको यानोइज न उत्तरका दैदिको ढो बजारमा लिट वको फुलाङको गुनाचुङको पाठाको नोट या त उके त सिलिगो अले सिला उके त भालाकेगो उके नप बैंके डुहाउँगु गुल्न फुलाङको नोट त ख वो नोट या त नोट त मध्ये ज्याखेले छेले जिउनीको अथवा छोपटी त भालानेको नोट दोस उके त हाक्न बैंक बजारे छोएको अले फुलाङको जुल्लास च्याकेको यानोच जको ढो यिन्जको नि निस निसे सोस बन्दला मर्याको थजाको फोया नोट अर्थात कागजी नोट या त चेकेको यानवचनको दोष पिनेय जिल्ला या हके न्यानित सचिको बन्दले हाराहारी तथे थजाको नोट या त हया चेकेको यानवचनको ढो राष्ट्र बैङ्क कथा बजार पाठाको गुगो व फोरको नोट हया लिसे जुजिया तस्बिर दुगो नोट हेर्न बुलुङ चिकेको याना वचनको ढो बजारे खनिजोको पाठाको गुगो वो फुलाङको नोट राष्ट्र बैङ्क कया थौकने चलन चल्ती नुगु नोट या बजार नुगु नोट या त महेजको बजारे उपलब्ध याको यानवचनको ढो ठो जानकारी राष्ट्र बैङ्क फुया नोट बारे बेगु ठो जानकारी ढोंका आउने मेगु छ ख मेगु जानकारी गाडेको मिलन छि खाने पनि आयोजना सुनिगरे टोनीको लय समस्या जे चौटो अनि टोनीको लय समस्या त समाधान याको नीति छौ जग विकल्प या रुपे छौ जग आशय केन्द्र रुपे जेचोटो सुनि गया टोनीको लय समस्या समाधान याको नीति वख मेलम्ची मेलम्ची याको ठाउँ मको छौ त्य दशक अर्थात झिम्पे र दे रुको ठो बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना याको झिम्पे र दे टुंकान थुकिया ज्यारासा 17% जग कोचाएको थियो आयोजना कोचाकीको नीति सोको खुसी म्याद थपिआएको खसाना ठुके 40% इन फिर हुँकुकुडो सरकार 2073 साल वैशाख तकै दुने मिलङचिया ल सोनिगा बासीबिन्त बिदोनियाको लक्ष्य कैतिताको ख तर थौतकन मिलङचिया जाय प्रगति सोएको खस उगो अवधि दुनेन मिलङचिया ल सोनिगा बासीबिन्त तुने खनिको अवस्था मरो संसदीय विकास समिति आनक तिनी जग सिन्धुपाल्चोकिया मुहाने स्थलगत भ्रमण यहाँको इले फजाको अवस्था खनितोको निष्कर्ष पिकाको ख मेलम्ची खानेपानी आयोजना समिति पर्ख्या आत गरी दुने 17.51% ज्या कोचाको जानकारी विशेष सरकार याथनान सम्झौता कथा अवधिय दुने अर्थात 2073 वैशाख तकय दुने मेलम्चिया ल ये ठेङ्गीको कथा जान्याके त निर्देशन ब्योगदो खगुने आर्थिक वर्ष अन्त्य नुगु छक्का सम्झौता जुगली सुरी ज्यायात लिभाको व आयोजना या मुहान व सुरुङ निर्माण नीति निर्माण व्यवसाय पाखे मिसनरी औजार त इले व्यवस्थापन जुइमा फुग्ने समस्या वहाँको ख धाको दो ल प्रशोधन यहाँको केन्द्र निर्माण यहाँको नीति न निर्माण व्यवसाय त्यसमा भुक्तानी क्यात यी कागुले ठुकठन निर्माण या ज्या लिभाको ख सिधोको दो थगुने सम्पन्न यहाँको लक्ष्य कैत तहको आयोजना या पुनर्संरचना या सान ठेकेदार त्यसमा सम्झौता कथ इले ज्यामयागुनी वा सम्झौता कथ ज्यामयागुनी सरकार थगुने आर्थिक वर्ष अन्त्य इटालियन सिएमसी या त नुगु ठेक्का ब्योगो ख 2065 साल माघ 8 गते निसे सूर्यागो चिनिया सिआरसिसी कम्पनी लिसे सरकार 2069 असोज 9 गते ठेक्का रद्द यागो ख ओयालिप इटालियन कम्पनी सिएमसी या त 2071 असोज 31 गते सम्झौता यागो ख थगुने असोज 15 गते निसे दोचिवो ग्विन यानो या दुने आयोजना कोचाकेको यी व्यतिताको ख आयोजना कार्यान्वयन नीति 2057 साल पुस 17 गते मेलम्ची खानेपानी विकास समिति गठन यहाँको ख इटालियन कम्पनी आवासीय म्यानेजर रोबर्ट स्मिथ या कथ 2073 साल वैशाख तकै दुने ज्याकोच्याकेको नीति यी 40 मिटर सोया अपुव सुरुङ भुइँमाको आवश्यक खनिदो तर थौकने निचिया दुने रासा मोती चिन्नेगु मिटर निसे अपुवले सुई छगु मिटर तक जग सुरुङ भुइँको ज्या जचको दो आतकै दुने सिन्धुपाल्चोकिया अम्बाथान कुए 600 मिटर अथे गाल्ठुङ दैको थासा चुए 695 मिटर अथे कुए पाखे लाग्या 362 मिटर सिन्धुकोटे 100 मिटर थुक्थाए 672 मिटर कुए पाखे अथे सुन्दरी जलसोया चुए 1195 मिटर सुरुङ भुइँको ज्या कोचाटुङको डो इटालियन सिएमसी न सन्तोषजनक उपलब्धि हासिल यामा फेव सुरुङ भुइँको ज्या कमजोर ज्या भौगर्भिक अवस्था व कमसल खालिया लोहत ल्याउने इले ज्यायत समस्या जोगु ख ताको दो स्मृति कथ कदा चतान्जु छ याक्न ज्याजुगु ख तर ज्याजुको ठासे विचायाको सोयान कमजोर चतान व कमजोर भू बनोत्त ल्याउने ज्यायत थाको ख ताको दो ठो जानकारी ढुङ्गाउने हामीको छ जानकारी तरलता व्यवस्थापन नीति डलर मिया पारो खरिद सम्बन्धी तरलता व्यवस्थापन नीति लगा डलर मिया पारो नियाको क्रम अप्यवगुठो नेपाल अपवटे व्यापार व कारोबार भारत लिसेन्सीको कार्यालयन भारतीय मुद्रा या व्यवस्थापन नीति अमेरिकी डलर बिक्रियाना पारो खरिद यामागो ख तागो दो राष्ट्र बैङ्क कठो चालु आर्थिक दया नापाङको पेलाय अवधि दुने अमेरिकी डलर 1 अर्ब 18 करोड बिक्रियाना 115 अर्ब 13 करोड तक बराबर या पारो खरिदिएको ज्या जी ढुङ्गोको ढो ठगुने ठय अवधि तक या दुने अमेरिकी डलर 1 अर्ब 6 करोड बिक्रियाना 105 अर्ब 34 करोड तक बराबर या पारो खरिदिएको ज्या जोगो ख राष्ट्र बैङ्क कथा आर्थिक दण 2071-72 या पेलाया अवधि तक या दुने नेपाल राष्ट्र बैङ्क विदेशी विनिमय बजार वाणिज्य बैङ्क पाखे अमेरिकी डलर 1 अर्ब 10 करोड खुद खरिदियाना 198 करोड बराबर खुद तरलता प्रवाह यागो दो थकुने ठोए अभिजित तकयादले विदेशी विनिमय बजार पाखे अमेरिकी डलर एक अर्ब तेइस करोड खुट खरिदियाना 123.52 अर्ब खुट तरल प्रवाह यागो ख आर्थिक दर 71.72 पेलाय अवधि दिने तको मसियाना निक्षेप बोल कबोल पाखे 40 अर्ब 8 रिवर्स रिपो पाखे 198 अर्ब तरलता प्रशोचन यागो दो थकुने थोए अवधि तकया दुने रिवर्स रिपो पाखे 35 अर्ब तरलता प्रशोचन यागो ख चालू आर्थिक दया मौद्रिक नीति उल्लेख जुगो कथा 2071 भाद्र महिना निसे तरलता प्रशोचन यागो नीति नोगो उपकरणीय रूपे निक्षेप बोल कबोले त छलबुलया हगो राष्ट्र बैंक न्यथंगो दो ठो जानकारी नाम नपा थौ जिगु ज्याझ इ कोजा ति मुजले ज्याझ निना चना दिगु नि छित अले ज्याझ न्याके त प्राविधिक खेल ग्वालियन दिम दाजु पूर्ण मर्जन या त एकको सुभा देसा से थौ तो ज्याझ पखिन चितान ओन त ओजम बेदिस थौ त ब्या सुभा